नमस्कार, अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइले आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ, अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। करिब करिब 3 बजेसम्म रहन्छौँ र विशेष गरी यो समयमा रहेर तपाईँको सम्झना सन्देशहरू तपाईँको घर परिवारसम्म पुर्याउने गर्छौँ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0 55 63 332। यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कुराकबाट रमेश लामा। कुराकबाट रमेश लामा के भन्नु भरे? रमेश लामा। ए, रमेश लामा, हजुर। अनि के गर्नुहुन्छ रमेशजीले? यतिकै बसी बस आउँछ, हजुर। खासै केही गर्नुहुन्न? अनि रेडियो कतिको सुन्नुहुन्छ नि? फोन चाहिँ गर्न मन लाग्दैन, धेरै सुन्नु हुँदो रहेछ है। साँच्चै हो र? झुटो बोल्नु हो कि जस्तो लाग्यो कि? ल ठिक छ, प्रयास गर्नुहोस्, पक्कै पनि लाग्छ भोलिका दिनहरूमा पनि आउनु होला है। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? धन्यवाद। हुन्छ, अहिले भने छुट है। नमस्कार, रमेश आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ, आफ्नो साथी सङ्गीसम्म सम्झना सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस्। 0 55 63 332 यो बाटो तपाईँको लागि बिल्कुलै हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र विशुद्ध रूपमा तपाईँको सम्झना सन्देशहरू साट्नको लागि अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी उपस्थित हुने गर्छौँ हरेक दिन। र यति बेला कोही साथी फेरि पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, नमस्कार। एकदम ठिक छ। हाम्रो सरोजीको हाल खबर के छ? खाजा खाएको छैन, तपाईँले खानुभयो? हजुर, एहे, भने पछाडि लिन जाने बेला भइसक्यो। मलाई बिस्तारै बिस्तारै जानु होला है। अनि सम्झना सन्देशहरू कसको लागि छ आज? धन्यवाद। हुन्छ, अहिले भने छुट्यौ है। नमस्कार, सर हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस्, 0 55 63 332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। यति बेला एउटा आवाज तपाईँको माझमा राख्छु, त्यस पछाडि पुनः आउँछु। मुटु माग्यो तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ। मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ। दिउँ कि भनी खोजी हेरे पाइन मुटु दुईटा, दिउँ कि भनी खोजी हेरे पाइन मुटु दुईटा। तिमलाई माया गर्ने असम्मै हो एउटा, तिमीलाई माया गर्ने कसमै हो एउटा मेरी माया मेरी माया मेरी माया मेरी संसार न हेरौला जलेको कलेजो कहिले न फेरौला बरु लैजाऊ आँखा संसार न हेरौला जलेको कलेजो कहिले न फेरौला अरू बाँकी जे छन् पार चोइटा चोइटा अरू बाँकी जे छन् पार चोइटा चोइटा मलाई माया गर्ने तिमी नै हौ एउटा मलाई माया गर्ने तिमी नै हौ एउटा मेरी माया मेरी माया मेरी माया रेडियो आर किसिमको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ आफ्ना आफन्तहरूसम्म सम्झना सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0556 63 332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु भन्न खोजिराखेका थिएँ तर उहाँ गइसक्नु भएको कि जस्तो लागिरहेछ तपाईँ आउनुहोला फोन गरिसके पछाडि एक किसिम भए पनि होलमा चाहिँ बस्नुहोस् किनकि तपाईँसँग कुराकानी गर्ने मेरो चाहना मैले तपाईँलाई बोलाउँदा बोलाउँदै तपाईँ जानुभयो भने अलिकति नमजा हुन्छ त्यही भएर आउनुहोस् एकैछिन चाहिँ पर्खिनुहोस् र तपाईँसँग कुराकानी गर्न चाहने मेरो इच्छालाई चाहिँ नमारिदिनु होला र आउनुहोला तपाईँ तपाईँको सम्झनाहरूलाई विशेष गरी तपाईँको घरसम्म पुर्याउनको लागि हामी आउने गर्छौँ र यति बेला कोही साथी हुनुहुन्छ हेलो एकदमै आराम छु कहाँबाट को बोल्दै हुनुहुन्छ मेघनाथ न्युपाने रनोबा कति 11 है ए 9 हो कि क्या है 9 होइन त त्यही त म 9 र 11 खालि अलिकति बढी नै कन्फ्युज भइरहेको छु है अनि के छ हाम्रो मेघनाथजीको हाल खबर खाजा खानुभयो त्यही भएर सानो सानो सोले बोल्नु भयो हो अलि आवाज अलिक सानो आइरहेछ कि हजुर ओहो जे होस् एकदम माया गर्नुहुन्छ यस्तै गरी माया गर्नु होला है अनि तपाईँको सम्झना सन्देशको कसको लागि छ आज धन्यवाद उहुँ हुन्छ, अहिले भने छुटौँ है। नमस्कार, मेघनाथजी हुनुहुन्थ्यो यति बेला रुनाबाट आउनु भएको थियो। निकै नै माया गर्नुहुन्छ हामीलाई, रेडियो अर्पणलाई धेरै माया गर्नुहुन्छ उहाँले, र तपाईँले पनि गर्नुहुन्छ माया। तपाईँले चाहिँ गर्नुहुन्न भन्न खोजेको होइन मैले, जे होस् तपाईँको साथ तपाईँको मायाले नै हामी यसरी तपाईँसँग कुराकानी गर्न पाइराखेका छौँ। तपाईँले माया नै गर्नुहुन्थेन भने त यसरी बोलिरहेको पनि सायद हुन्थेनौँ होला। र तपाईँ यो समयमा आफ्नो आफन्तहरूबाट आफ्नो साथीसङ्गीबाट अलिकति टाढा हुनुहुन्छ, कुनै सन्देशहरू दिनु परेको छ भनेदेखि फोन गर्नुहोस्। 0956 63 332 यो बाटो हामीले बिल्कुलै तपाईँको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? गोराखबाट हरिमाया तामाङ। के छ हरिमायाजी, हाल खबर के गर्नुहुन्छ? बसी बसा हो, आज पहिलो पटक हो र फोन गर्नुभयो? कतिको सुन्नुहुन्छ कार्यक्रम? सुन्नुहुन्छ, सधैँ सुन्नुहोस्, फोन लागेन भने पनि कार्यक्रम सुन्न चाहिँ नछोड्नुहोस् है। र फेरि कार्यक्रम सुनिरहेको छु भनेर फोन पनि नगर्ने नगर्नुहोस् नि, गर्नुहोस् है फोन पनि। ल ठिक छ, अब भोलिका दिनहरूमा लाग्छ, प्रयास चाहिँ गर्न नछोड्नुहोस् है। अनि आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। हजुर हुन्छ, फेरि पनि आउनुहोस् है। नमस्कार, अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ हामी, तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ। र आजको कार्यक्रमबाट पनि अब हामी छुटिनुपर्छ, विष्णुजीको इसारा पनि पाइराखेका छु, अन्तमा छौँ भन्नुभएको छ। यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई सुनेर बस्नुभयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र फोन गर्नुहुने, प्रयास गर्नुहुने तपाईँप्रति त निकै नै आभारी छु। यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। कस्तो मिलन भयो हाम्रो, दो बाटोमा हिँड्नु पर्ने, बिछोडलाई स्वीकारेर प्रेम सागर तर्नु पर्ने, कस्तो मिलन भयो हाम्रो। समझी मलाई ओ पागल प्रेमी, समझी मलाई तिमी आफ्नो बाटो लाग्नु, फेरि जन्मे अर्को जुनी, दैवसँग सँगै कस्तो मिलन भयो हाम्रो। आकाश मऊ धरती हाम्रो मिलन क्षितिज भयो ओ तिमी आकाश मऊ धरती हाम्रो मिलन क्षितिज भयो ए नदी का दुई किनारा एक नदी का दुई किनारा हाम्रो बिछो निश्चित भयो हाम्रो बिछो निश्चित भयो यो जुनी त यस्तै रही छ कस्तो मिलन भयो हामी